प्रेम दिवस हो, जानी राख्नु प्रेम भन्दा मूल्यवान केही अरू हुँदैन, यो कुरा ठानी राख्नु। आकाश भरि कति सोखो लेखिनु पर्छ, यो कुरा नि मानिराख्नु। श्रोता अम्बिका अनि कार्यक्रम यो माया भने चीज यस्तै हो। स्पाइस सहकर्मी सबिना अनुपस्थित हुनुहुन्छ, तसर्थ उपस्थित भएकी छु म, यानि कि तपाईँकै साथी अम्बिका। माया गर्छन् धेरै, मायाको गरिसक अर्थात् लभलाई कसरी जोगाउने त यस बारे कुरा गर्नेछु, किनकि कार्यक्रम माया भन्ने अनि उदित खुशी भुइँको माटो जीवन भनेको हजुर यी सबै कुरामा आधारित रहेर अगाडि बढ्छ र सम्पूर्ण रूपमा जीवनको अर्थ हुन्छ प्रेम। प्रेम छ र जीवन, प्रेम नहुँदो हो त पानी बिनाको माछु जस्तै हुन्छ जीवन। हजुर तपाईँले पनि कहीँ कतै थोरै भए पनि महसुस त गर्नु भएकै होला। यो हो कार्यक्रम यो माया भन्ने चीज यस्तै हो। मायाको कुरा धेरै सुन्नुभयो होला किनकि अस्ति भर्खरै मात्र पनि भ्यालेन्टाइन डे गएको नै हो र त्यतिखेर त धेरै भन्दा धेरै साथीले मायाको कुरा गर्नु भएकै छ। तर हामी भन्छौ माया हुँदाखेरि संसारै रमाइलो, हरेक कुरामा ऊर्जा मिल्छ, आँखामा एउटा तेजी लोप, शरीरमा बेग्लै स्फूर्ति रहन्छ। तर आफ्टर म्यारेज मान्छेको प्रेम दुई वर्ष, चार वर्ष, छ वर्षमा परिणत हुन थाल्छ। हामीलाई जोगाई राख्ने कला पनि जान्नु पर्छ। त्यसैले आज म कुरा गर्दैछु जोगाउनको लागि सबैभन्दा पहिलो प्राथमिकता समय हो भने आउनुहोस् एकैछिन तपाईँ साथी जो महिला साथी हुनुहुन्छ उहाँलाई म एउटा कुरा गर्न चाहन्छु। पक्कै पनि श्रीमतीहरू आफ्नो श्रीमानलाई महान बनाउन चाहनुहुन्छ नै, त्यसो सधैँ पुराका विश्वास नगरेको श्रीलाई कसैले विश्वास गर्दैन, यसबाट तपाईँलाई के फाइदा त? श्रीमान शिकारी कुकुर जस्तै तपाईँको हरेक आदेशलाई जोखिम उठा मान्ने खालको बन्छ। याद राख्नुहोस् श्रीमानको लागि खेल्ने पुतली झै होइन सचिव झै बन्न सिक्नुहोस्। उनको दोष होइन खुबीलाई प्रकाशमा ल्याउनुहोस् र उसले पनि तपाईँको नक्कल गर्छ होइन त? एउटा कुरा यो हो भने पुरुष साथीहरू तपाईँ पनि याद राख्नुहोस् पत्नीलाई पार्न तपाईँले पनि सिक्नै पर्छ, यो कला जान्नै पर्छ किनकि प्रेम बिनाको जीवन निरर्थक हुन्छ। तर प्रेमलाई जोगाउने कला सायदै कममा हुन्छ। जसलाई पनि आवश्यक महसुस गर्नु भएको छ यो कला तपाईँ थाहा पाइराख्नुहोस्। तपाईँ पनि ख्याल राख्नुहोस् कि पत्नी खुसी भएनन् भने, सुखी भएनन् भने तपाईँ एवं सिङ्गो परिवार खुसी हुनै सक्दैन। त्यसैले पत्नीलाई खुसी पार्ने कला सिक्नै पर्छ। उनलाई खुसी बनाउने कसरी त? पत्नीका हरेक कुरामा सहमत हुनुहोस् तर काम भने तपाईँले जे उचित लाग्छ त्यही गर्नुहोस्। यदि तपाईँले भने जस्तो नगरेको पत्नीले पत्ता लगाइहालिन् भने तुरन्त क्षमा मागिहाल्नुहोस् र त्यो कुरा फेरि नदोहोर्याउने गर्नुहोस्। र उनलाई लागेको गल्ती तपाईँलाई लागेको छैन भने सम्झाउने प्रयास गर्नुहोस्, राम्रोसँग सम्झाउनुहोस्, बुझाउनुहोस्। तर उनले दसवटा कुरामा नौवटा कुरा त तपाईँले क्षमा माग्ने बित्तिकै बिर्सिसकेको नै हुन्छ। र हरेक बिहान एउटा कुरा भन्न नबिर्सनुहोस्, प्रिय म तिम्रो लागि आज के गर्नु? यति मात्रै राम्रो मुखले सोधिदिएर तपाईले बिहानको समय राम्रो बनाउनु भयो भने तपाईको दिन राम्रो हुनेछ, अनि सन्ध्याकालीन समय अनि रात्रिकालीन समय पनि। त्यसैले पत्नीलाई खुसी पार्ने यो कला सिक्नुहोस्। बिहानै उठेर भन्नुहोस्, प्रिय तिम्रो लागि मैले केही गर्नु छ। अब यी सबै टेन्सनबाट मुक्त हुनुहोस्। सम्पर्क नभएमा कलरको जानकारी दिन्छ बस युबी र पठाउनुहोस् 5000 हामीले स्थानीय बासिन्दालाई भ्यासलिन टोटल मोइस्चर प्रयोग पश्चात सुन्नुहोस् रुबिना फातिमाको विचार। यहाँ यति जाडो हुन्छ कि तापक्रम 2 डिग्रीसम्म पुग्छ, अनुहार निकै सुक्खा हुन्छ, हातहरूबाट रगत निस्कन थाल्छ, घरमा पिठो मुस्न लुगा धुन सबै कामहरू गर्दा धेरै अप्ठ्यारो हुन्छ। भ्यासलिन टोटल मोइस्चरले गर्दा धेरै फरक परेको छ, सुक्खा फुस्रो त्वचा पनि अब धेरै राम्रो भएको छ, अब घरको काम गर्न धेरै सजिलो भएको छ, रोटीहरू पनि चाँडै पाक्न थालेको छ। भ्यासलिन टोटल मोइस्चर त्वचालाई राख्छ कोमल र मुलायम 24 घन्टा। छोरी मेरो कुहिना सुक्खा खस्रो भएको छ, त्यसैले भ्यासलिन पेट्रोलियम जेली लगाएको। नानो मेरो हात खस्रो भएको छ, त्यसैले हातलाई मोइस्चराइज्ड राख्न भ्यासलिन पेट्रोलियम जेली लगाएको। दिदीले चाहिँ के भइएको नि? चिसोले गर्दा दिदीको ओठ फुटेको छ क्या, त्यसैले ओठ नरम बनाउन भ्यासलिन पेट्रोलियम जेली लगाएको। ओहो, घरमा सबैजनालाई भ्यासलिन पेट्रोलियम जेली अनि मलाई नि। अब तिम्रो कोमल त्वचाको सिहार पनि भ्यासलिन पेट्रोलियम जेलीले गर्छ। भ्यासलिन पेट्रोलियम जेलीले त्वचामा सुरक्षात्मक तह बनाई मोइस्चर कम हुन दिँदैन, त्यसैले अति जाडोमा पनि तपाईँको त्वचालाई सधैँ स्वस्थ र सुरक्षित राख्छ। तथा संगीतकार बिनु खम्बु, म विनोद खम्बु, म रेडियो राष्ट्रकोमा हट सेटको रूपमा रहनेछु। आदि दर्शन जति नेपाली चलचित्रमा संगीत दिए पनि Choice. For more choice, stay tuned to Kantipur FM. Kantipur FM is full of love. Hajur, prastut gardacha. Nei maya le bhariyeko karya. Jahan prem huncha, tyahan dhamro lagcha. Ama 32 lakshan kurama vichar milaina, tespachi din raat tehi kuralai li ani राम्रा कुराहरूलाई बिर्सी नराम्रोको कुरा गर्न थाल्छौ। तत्पश्चात बचेको माया अनि झन्झन झन्झन घट्दै जान्छ, अन्तत शून्य हुन्छ। त्यसैले प्रेम सम्पूर्ण रूपले जसरी मीराले कृष्णलाई गरेका थिए, अर्कै युगको भए पनि उनी सम्पूर्ण रूपमा कृष्ण कृष्ण कृष्ण मात्रै देख्थे। त्यसैले त कस माया गर्न जान्दामा मीरा भन्दा कथम कदाचित सोचको हिसाबले अलगिनु पर्यो भने पनि राम्रो मोमेन्टल जुन हुन्छौ अथवा बिताउँछौलाई सम्झेर जिन्दगीलाई मिठो बनाउनु पर्छ। नत्र प्रेम अनि मित्रता दुइटै कुरामा एउटै कुरा पनि तपाईँसँग रहँदैन, अस्तित्व पनि मेट्न सक्नुहुन्छ। त्यसैले हामी भन्छौ जो एउटा असल साथी बन्न सक्छ जो पाउनै पर्छ भन्ने। र आज हामी प्रेमलाई जोगाउन विशेषत नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने र अहिले पाश्चात्य मुलुकमा अमेरिका जस्तो विकसित ठाउँमा पनि हेर्ने हो भने सम्बन्ध विच्छेदको रेट चाहिँ हाई छ रे। त्यो किन हुन्छ त? प्रेममा पर्दा मिठा मिठा बाचाहरू गरिन्छन्, तर विवाह पर्छ तब ती बाचा कसम खुलिदिन्छौ। त्यसैले हामी भन्छौ सकभर नसक्ने बाचा कसम नखानुस्, र कुनै पनि कमिटमेन्ट गरिसक्नु भएको छ त्यसलाई पूर्ण गर्नै पर्छ, अन्यथा त्यही कुराले बन्न हुन सक्छ। झर्छु भन्ने कुरा छोडिपछि बङ्गारा झर्छु भन्नेहरू पनि भेटिन्छ, त्यसैले झुटो सपनामा तपाईँ पनि नपर्नुहोस्, सपना नदेखाउनुहोस् पनि तपाईँ, र मायालाई जोगाउनुहोस्। त्यसको लागि प्रेममा बाँधिन्छौ हुन्छ नै, तर त्यसको लागि केही कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। मेरो गुरुको 12 टक्का छोड्नुपर्छ, त्यसैले म एउटा अर्को कुरा बताउँदैछु जुन निकै उपयोगी हुन्छ। लगभग लगभग सबै श्रीमान उस्तै उस्तै हुन्छन्, तर कुरा त्यस्तै झगडाले हो भने तपाईको कारणले हैन को हो भने बुझ्न पहिलो आवश्यकता हो वो आफू भित्रको पीडा श्रीमती अग पोखेर सान्त्वना लिने हुन्छनुस् नत्र आफ्नो नालायकीपनलाई लुकाउन नसकी मर्न पनि सक्छ त्यसकारण उनलाई पीडा पुग्न दिएर पुण्य कमाउने मौका तपाईले गुमाउनु हुँदैन जसरी श्रीमा आदि राख्न दिनु हुँदैन त्यसै नै चित्त नबुझेका कुरा तपाईले पनि खुल्न सिक्नै पर्छ अन्यथा तपाई मनोरोगबाट ग्रस्त हुनुहुनेछ श्रीमानको मूड ठीक भएको बेला आफ्नो समस्या असन्तोष नम्रतापूर्वक उसको सामु प्रकट गर्नै पर्छ यसबाट निस्कने परिणामलाई पनि सामना गर्ने आँट गर्नुपर्छ श्रीमान सबै समस्याको एउटै दिल खोलेर कुरा गर्नु यसो गर्दा तत्कालको लागि केही असहज महसुस भए पनि दीर्घकालमा श्रीमतीको सम्बन्ध नै बनिरहन्छ प्रेमलाई जोगाउनको लागि दिल खोल्ने प्रयास गर्नुपर्छ जसको कुनै सीमा नहोस् यति माया गरौ तिमीलाई जसको कुनै सीमा नहोस् हाम्रो जस्तो हजुर हजुर माया नै मायाका कुरा हुने कार्यक्रम यो माया भन्ने चिज जस्तै हो मा यो गीतको बोलले भने जस्तै साँच्चै नै एकले अर्कालाई अथाह माया गर्न गर्नु सिकौ यदि संसार मिठो हुन्छ जीवन राम्रो भन्छ अब म झन्डै झन्डै जानुपर्छ किनभने यतिखेर प्राविधिक साथीले टाटा बाई बाई भन्न सम्बिका दिदी भन्दै हुनुहुन्छ तर केटी पात्रहरू अथवा भनौँ श्रीमती अथवा महिला पात्रहरू ठुलो स्वरमा कराउन मिल्ने पात्रको रूपमा मानिनुपर्छ यो कुरालाई पुरुष साथीहरूले सहज रूपमा मान्न त्यसैले म यहाँलाई पनि जाने बेलामा एउटा टिप्स दिन चाहन्छु बेला पखसै श्रीमती श्रीमानमाथि नराम्ररी खनिन्छन् यति खुलेर खनिने ठाउँ उसको जीवनमा तपाईँ बाहेक अरू कुनै छ र होइन त आफै विचार छ अर्ब मान्छेको यस संसारमा यति ठुलो स्वरमा कराउन मिल्ने पात्र उनको लागि तपाईँ बाहेक अरू कोही नभएको पनि स्पष्टै थाहा छ त्यसैले उसलाई चिच्याउन दिनु रुन कराउन दिनु बडबडाउन दिनु तर यसको जवाफ दिएर उसलाई अझ बढी भड्काउने गति चाहिँ कहिल्यै नगर्नु अन्यथा घरको आगो डडेलोको रूपले पुरै घर परिवारलाई जलाउन सक्छ श्रीमतीको भनासलाई आरामसँग सुनेर उसलाई ऋणी बनाउने कला हरेक श्रीमानले सिक्नै पर्छ अन्यथा दुवैलाई कालान्तरमा उच्च रक्तचाप लगायत अन्य दीर्घ रोगले च्याप्ने सम्भावना बढेर जान्छ अर्को कुरा उसको कुरा टिपेर वा मोबाइलमा भरेर राख्नुहोस् र कुनै उपलक्ष्य पारी आफूले भन्नुपर्ने कुरा नम्र भाषामा भन्न सिक्नुपर्छ यसो गर्नुभयो भने तपाईँको प्रेम अझ बढ्नेछ दाम्पत्य जीवन अझ राम्रो हुनेछ त के कलाहरू अथवा प्रेम जोगाउनलाई केही कलाहरू जान्नै पर्छ भने मैले आज केही कुरा राखे त कस्तो लाग्यो कार्यक्रम मा आजको यो सामग्रीले अथवा भनौ यी कुराहरूले तपाईँको मन छोयो वा छैन साथी सबिनालाई भने अवश्य भन्नुहोला किनकि यो माया भन्ने चिज यस्तै हो कहिले गरेर सकिँदैन कहिले भनेर पनि पूरा हुँदैन मायाको शब्द पर्याप्त छैन म तिमीलाई माया गर्छु भन्छ भन्ने होइन त्यसैले मायाका कुराहरू भइ नै रहन्छ गरि नै रहन्छौ साथी सबिना आउनुहुन्छ नै आजको लागि यो कार्यक्रम यो माया भन्ने चिज यस्तै हो बाट बिदा माग्न चाहन्छु स्पाइस मोबाइलद्वारा प्रायोजित कार्यक्रमबाट आजको लागि अहिलेलाई बिदा चाहन्छु तर भोलि मेरो भेटघाट हुने रहेछ अर्को साता साथी सबिना आउने नै छिन् मलाई पनि बिदा यति माया गरौ तिमीलाई जसको कुनै हिसाब नहोस् माया गरौ तिमीलाई जसको कुनै साथ नहोस् माया गरु तिमीलाई जसको कुनै सीमा नहोस् अनया से मुटु बन्छी हो पूर्व माया को यादै रहन्छियो पूर्व माया को यादै रहन्छियो भुकु मायालु हो भुकु मायालु कति साह्रो निस्कुरी भुकु मायालु सत्य तिम्रो कसम तिम्रो कसम तिम्रो कसम मलाई पनि त्यस्तै हुन्छ घरो घरमा तिम्रो कसम तिम्रो कसम तिम्रो कसम ओ आज भोलि निदै छैन सत्य सत्य तिम्रो कसम मलाई पनि त्यस्तै हुन्छ घरो घरमा तिम्रो कसम सत्य तिम्रो कसम मलाई पनि त्यस्तै हुन्छ घरो घरमा तिम्रो कसम तिम्रो कसम तिम्रो कसम आज भोलि निदै छैन सत्य सत्य तिम्रो कसम तिम्रो कसम तिम्रो कसम तिम्रो कसम तिम्रो कसम तिम्रो कसम मलाई पनि त्यस्तै हुन्छ नारा तिम्रो कसम तिम्रो कसम तिम्रो कसम देख्छु तिम्रै छाया त्यसैले तागे पछि देख्छु तिम्रै छाया तिको सङ्घारामा मैले पहिला चाले मैले पहिला चाले आज भोलि निदे छैन सत्य सत्य तिम्रो कसम तिम्रो कसम तिम्रो कसम मलाई पनि त्यस्तै हुन्छ धरो धर्ममा तिम्रो कसम तिम्रो कसम तिम्रो कसम आज भोलि निदे छैन सत्य सत्य तिम्रो कसम मलाई पनि त्यस्तै हुन्छ धरो धर्म तिम्रो कसम धरो धर्म तिम्रो कसम तिम्रो कसम तिम्रो कसम तागो मन चासो पानी सुरे हिमत सुरे तागो मन चासो पानी सुरे जाऊ पानी जोतनी दुई चार महीना घुमे हिमत सुरे तागो मन चासो पानी सुरे हिमत सुरे तागो मन चासो पानी फट्टा की नगरे की साँचे हो र मलाई रोजे की माई जालेमा दिन बिते छ तिम्रै खालेमा माई जालेमा दिन बिते छ तिम्रै खालेमा फट्टा की नगरे की फट्टा की नगरे की साँचे हो र मलाई रोजे की माई जालेमा दिन बिते छ तिम्रै खालेमा माई जालेमा Right.